नमस्कार, सामुदायिक रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ज सुनेर बस्नुहुन्छ सम्पूर्ण तपाईँमा हार्दिक हार्दिक स्वागत छ। प्रोग्राम बलिउड काउन्टडाउनको साथमा साथ दिनको लागि आज पनि उपस्थित भइसकेका छौँ। सुन्दै गर्नु भएको आवाज उसागरको अनि यो आवाज र तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुर्याउने काम कन्ट्रोलबाट विष्णुले गरिरहनु भएको छ। सामुदायिक रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै इन्टरनेट लाइनको www.radioarpan.com वेबसाइटमा लगइन गरेर पनि तपाईँले प्रोग्राम सुनिरहनु भएको छ। र प्रोग्राम बलिउड काउन्टडाउनभित्र रहेर हामीले हिन्दी फिल्मका 10 उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ। रिलिज भइराखेका, रिलिजको नजिक नजिक आउन लागेका अनि रिलिज भएर भर्खर मात्र गएका हिन्दी फिल्मका 10 उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ प्रोग्राम बलिउड काउन्टडाउनमा। र प्रोग्राम बलिउड काउन्टडाउनलाई स्पोन्सर गरेको छ हिरो कम्पनीको आधिकारिक विक्रेता मार्शल इम्पोरियमले। मार्शल इम्पोरियम हिरो कम्पनीको आधिकारिक विक्रेता रहेको छ। हिरो कम्पनीका बाइक तथा पेजर स्कुटी नगद तथा किस्तामा प्राप्त गर्न सक्नुहुन्छ मार्शल इम्पोरियममा। सँगसँगै आधुनिक प्रविधिबाट बाइकहरूको सर्भिसिङ, बाइकहरूका विभिन्न पार्ट पूर्जा, सँगसँगै बाइक एक्सेस गर्ने सोच तपाईँले बनाउनु भएको छ भने तपाईँ सिधा जान सक्नुहुन्छ मार्शल इम्पोरियममा, जुन रहेको छ मगनचोक पर्सा बजारमा रहेको छ भने मार्शल इम्पोरियमको दोस्रो शाखा पनि रहेको छ रत्नगर 2 टाढीमा मार्शल इम्पोरियमको दोस्रो शाखा रहेको छ। फोन नम्बर रहेको छ 056-5-83-199, त्यस्तै 056-5-61-57, त्यस गरी मोबाइल नम्बर रहेको छ 98-5-50-61-99। र कल गरेर पनि तपाईँले धेरैभन्दा धेरै जानकारी प्राप्त गर्न सक्नुहुन्छ मार्शल इम्पोरियमको बारेमा। प्रोग्राम बलिउड काउन्टडाउनमा हामी रहेका छौँ र प्रोग्राम बलिउड काउन्टडाउनमा यो साता रिभल्भर रानी र कान्छी मुभी काउन्टडाउनबाट भएको छ भने दुईटा फिल्मले न्यू मारेको छ। लाग्नु पर्ने हुन्छ नम्बर 10 र नम्बर 9 पोजिसनतर्फ। नम्बर 10 पोजिसनमा बिस्तारै बिस्तारै तल झर्ने क्रममा रहेको छ मे तेरा हिरो। रिलिज भइसकेको फिल्म हो मे तेरा हिरो। बेसरम की हाइट बोलको गीत नम्बर 10 पोजिसनमा आइपुगेको छ काउन्टडाउनमा बिस्तारै बिस्तारै तल झर्ने क्रममा। त्यसरी नम्बर 9 पोजिसनमा एक भिलेन परेको छ, श्रद्धा कपूरको प्रमुख भूमिका हामीले यो सिनेमामा पाउनेछौँ। नम्बर 10 पोजिसनमा मे तेरा हिरो र नम्बर 9 पोजिसनमा एक भिलेन कन्टिन्यू। नम्बर 10 शर्मी की हाई हाई हाई एक तू एक मैं और हो डिम डिम ये लाइट हो सारी नाइट बे शर्मी की हाई हाई हो सारी नाइट बे शर्मी की हाई एक तू एक मैं और हो डिम डिम ये लाइट बिगड़ा हूँ मैं यूं थोड़ा तू भी बिगड़ जा। अरे आगे बढ़ूं मैं थोड़ा तू भी आगे बढ़ जा। सारी की सारी है जो खुमारी आ दोनों पीले लम्हे नशीले करे हमको ये बड़ा एक्साइट हो सारी नाइट बे शर्मी की हाइट हाइट हो सारी नाइट बे शर्मी की हाइट। नंबर 9 तेरी गलियां तेरी गलियां मुझको भावे गलियां तेरी गलियां तेरी गलियां तेरी गलिया यूं ही तड़पावे गलिया तेरी गलिया काउन्टडाउनको नम्बर 10 पोजिसनमा मै तेरा हिरो वैष्णव की हाइट फुलको गीत यहाँले सुनिसक्नु भएको छ. सँगसँगै नम्बर 9 पोजिसनमा एक फ्लेम फिल्मको गीत पनि यहाँले सुनिसक्नु भएको छ. श्रद्धा कपूरको प्रमुख भूमिका हामीले यो सिनेमामा भेटाउनेछौँ. योभन्दा अगाडि आशिकी 2 जस्तो सफल फिल्म उनले खेलिसकेकी छिन्. अब एक फिल्मले के कस्तो गर्ने त्यो पनि हेर्न बाँकी छ. नम्बर 9 पोजिसनको र नम्बर 10 पोजिसनको गीत पछि अब हामी लाग्नुपर्ने हुन्छ नम्बर 8 पोजिसन तर्फ. नम्बर 8 पोजिसनमा आइपुगेको छ हम सकल नेउन्टी फिल्म भन्नुपर्छ हम सकल. र हम सकल पनि अब रिलिजको लागि एकदम तयार भएर बसेको फिल्म हो. नम्बर 8 पोजिसनमा हम सकल, सँगसँगै नम्बर 7 पोजिसनमा आइपुगेको छ. बिस्तारै बिस्तारै तल चढ्ने क्रममा रहेको छ भुटनाथ 2 रिलिज भइसकेको फिल्म हो भुटनाथ 2. र अबलाई भने नम्बर 8मा हम सकल र नम्बर 7 पोजिसनमा भुटनाथ 2 कन्टिन्यू. नम्बर 8 कॉल ट्यून सोनी है. Every time I see you I'm over the moon सोनी है. तुझे चाहूं समर विंटर मॉनसून सोनी है. तुझ सा हसी मैंने देखा ही नहीं. तेरी हर कदम में कोई जादू है. तेरे चेहरे का नूर मुझे देता है सुरूर. मेरा होश में भी दिल बेकाबू है. तू मेरा है नशा तू मेरा है जुनून. Seven. तो हाय अपनी बारी रे हमसे ना वैसे वैसे अकड़ो. ओ हो ऑर्डर जब हित में जारी है अपने लिमिट में रह. ओ हेलो हेलो अब तो हाय अपनी बारी रे लिटल बिट चटका जिसे दिया वो लटका. फेमस होने लगी अपनी पागल बनती रे. दसवटा उत्कृष्ट हिन्दी फिल्मको गीत सङ्गीत प्रस्तुत हुने एकमात्र प्रोग्राम बलिउड काउन्टडाउन यहाँले सुनिरहनु भएको छ र प्रोग्राम बलिउड काउन्टडाउन आउने गर्छ प्रत्येक साताको मङ्गलबार दिउँसो एक बजेको समाचारपछि करिब करिब दुई बजीसम्म मात्र सामुदायिक रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा र प्रोग्रामभित्र भएर हामीले हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ। रिलिज भइराखेका रिलिजको नजिक नजिक आउन लागेका अनि रिलिज भएर भर्खर मात्र गएका हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ। प्रोग्राम बलिउड काउन्टडाउनमा नम्बर 10 पोजिसनदेखि नम्बर 7 पोजिसनको गीत यहाँले सुनिसक्नु भएको छ। अब लाग्नुपर्ने हुन्छ नम्बर 6 र नम्बर 5 पोजिसनमा। नम्बर 6 पोजिसनमा आइपुगेको छ बिस्तारै बिस्तारै तल झर्ने क्रममा रहेको छ सम्राट एन्ड कम्पनी, सँगसँगै नम्बर 5 पोजिसनमा आइपुगेको छ नन मोबाइलको रूपमा परेको छ सिटी लाइट नामक सिनेमा परेको छ। अबलाई पनि नम्बर 6 पोजिसनमा सम्राट एन्ड कम्पनी र नम्बर 5 पोजिसनमा सिटी लाइट कन्टिन्यू। नम्बर 6 रेडियो अर्पण 104.5 मेगाहर्ट्ज ब्रेक बसेको बाँकी समयमा फेरि पनि एकपटक हार्दिक हार्दिक स्वागत छ। प्रोग्राम बलिउड काउन्टडाउन यहाँले सुनिरहनु भएको छ र प्रोग्राम बलिउड काउन्टडाउन आउने गर्छ प्रत्येक साताको मङ्गलबार दिउँसो एक बजेको समाचारपछि करिब करिब दुई बजीसम्म मात्र सामुदायिक रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ट्जमा र प्रोग्राम बलिउड काउन्टडाउन भित्र रहेर हामीले हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ। रिलिज भइराखेका रिलिजको नजिक नजिक आउन लागेका अनि रिलिज भएर भर्खर मात्र गएका हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ। नम्बर 10 पोजिसनदेखि नम्बर 5 पोजिसनको गीत यहाँले सुनिसक्नु भएको छ। अब लाग्नुपर्ने हुन्छ नम्बर 4 र नम्बर 3 पोजिसनतर्फ। नम्बर 4 पोजिसनमा आइपुगेको छ फगली फिल्मको गीत परेको छ, ए फगली फगली क्या हेरे, र यो फिल्मको कुराकानी गर्ने हो भने अब छँदैले यो फिल्म पनि रिलिज हुँदैछ। नम्बर 3 पोजिसनमा आइपुगेको छ, एक स्टेप तल चढ्दै, ओके एक स्टेप माथि चढ्दै होलिडे मुभी पढेको छ, र होलिडे मुभी पनि अब रिलिजको लागि तयार भएर बसेको फिल्म हो। र बेला पनि नम्बर 4 पोजिसनमा फगली र नम्बर 3 पोजिसनमा होलिडे कन्टिन्यू। नम्बर 4 किसी का भी होगा ना, मैं हुआ जो तुम्हारा नहीं, तू ही तो है ख्याल मेरा, तू ही तो है करार मेरा, झूठे नशे जहां पे कभी, तू ही तो है खुमार मेरा, तू ही तो है ख्याल मेरा, तू ही तो है करार मेरा, झूठे नशे मैं यहाँ तेरे लिए जमीन पे उतारा हूँ, मैं तेरी भोली भाली आंखों का इशारा हूँ, जो तेरी चाहते समेटे वो किनारा हूँ, कैसे मैं ये कहूँ, ओके काउन्टडाउनको नम्बर 4 फगली र नम्बर 3 पोजिसनमा होलिडे फिल्मको गीत यहाँले सुनिसक्नु भएको छ। अब लाग्नु पनि हुन्छ नम्बर 2 पोजिसनतर्फ। नम्बर 2 पोजिसनमा आइपुगेको छ, एक स्टेप तल चढ्दै फिल्म एक्सपोज, र एक्सपोजको कुराकानी गर्ने हो भने रिलिज भइसकेको फिल्म हो एक्सपोज, र बोला भने काउन्टडाउनको नम्बर 2 पोजिसनमा एक्सपोज। नम्बर 2 जाऊंगी उस कर जा। आइपुगेको छ फिल्म एक्सपोज रिलिज भइसकेको फिल्म हो नम्बर टू पोजिसनको गीत पछि अब लाग्नु पर्ने हुन्छ नम्बर वान पोजिसनमा. त्योभन्दा अगाडि सरस्वती जानकारी गराउन चाहन्छु नम्बर टेन पोजिसनदेखि नम्बर टू पोजिसनसम्म आइपुग्दा कुन फिल्मको गीत कुन स्थानमा परेको छ एकपटक रिक्याप. नम्बर टेन पोजिसनमा आइपुगेको थियो फिल्म मै तेरा हिरो बेसम की हाइट बोलको गीत काउन्टरमा बिस्तारै बिस्तारै तल चढ्ने क्रममा. नम्बर नाइनमा एक प्लेन नम्बर एटमा हमसखल फिल्म परेको छ नेउची फिल्म भन्नुपर्छ यो दुईटै. नम्बर सेभेनमा भूतनाथ टू नम्बर सिक्समा सम्बर एन्ड कम्पनी नम्बर फाइभमा सिटी लाइट नम्बर फोरमा फगली ए फगली फगली क्या है नम्बर थ्रीमा होलिडे मुभी नम्बर टू पोजिसनमा एक्सपोज र नम्बर वान पोजिसनमा आइपुगेको छ हिरोपति र यतिखेर चाहिँ रिलिज भइराखेको फिल्म हो र हिरोपतिले चाहिँ राम्रो व्यापार गर्दै अगाडि बढेको जानकारी हामीलाई प्राप्त भएको छ र हिरोपति नम्बर वान पोजिसनमा परेको छ सबै फिल्मलाई तल धकल्दै. नम्बर वान पोजिसनमा हिरोपतिको गीत छोड्दै प्रोग्रामबाट छुटिनु पर्ने हुन्छ. प्रोग्राम सुनिदिएर साथ दिने तपाईँ सम्पूर्ण सम्पूर्णलाई थ्याङ्क यू सो मच. कन्ट्रोलबाट सपोर्ट गर्ने विष्णुप्रति आभार व्यक्त गर्दै प्रोग्राम बलिउड काम जाउँबाट म सागर पनि छुटिन्छु. हौस् त नमस्कार. क्या हो गई खता जो हो गया जुदा जो हो गया जुदा हो जाऊंगा तबा हो जाऊंगा तबा हो जाऊंगा तबा क्यों मुझसे खफा रेडियो अर्पण 104.5